وما خلقنا السماء والأرض وما بينهما باطلا. ہم نے اس آسمان اور زمین کو اور جو ان دونوں کے درمیان ہے بے فائدہ نہیں پیدا کیا، باطل نہیں بنایا، محض کھیل کے طور پر نہیں بنایا کہ اس میں کوئی حکمت نہ ہو، کوئی اس کی غرض اور مقصد نہ ہو، اس میں کوئی عدل و انصاف نہ ہو، کسی اچھے برے کام کا کوئی نتیجہ نہ ہو، ایسا نہیں. کیونکہ سورۃ المؤمنون میں بھی آتا ہے، افحسبتم انما خلقناکم عبثا وانکم الینا لا ترجعون. کیا بھلا تم سمجھتے ہو کہ ہم نے تم کو یوں ہی بیکار بنایا اور تم ہماری طرف لوٹائے نہیں جاؤ گے؟ ذالک ظن الذین کفروا، ایسا تو کافر سوچتے ہیں. سورۃ الدخان میں آتا ہے، وما خلقنا السماوات والارض وما بینهما لاعبین. آسمان و زمین اور جو ان دونوں کے درمیان ہے ان کو ہم نے کھیل تماشے کے لیے نہیں بنایا. ما خلقناهما الا بالحق، ہم نے ان سب کو حق کے ساتھ یعنی بامقصد بنایا. ولكن اکثرهم لا يعلمون، لیکن ان میں سے اکثر جانتے نہیں ہیں. وان يوم الفصل ميقاتهم اجمعين، در حقیقت فیصلے کا دن سب کے لیے حاضری کا وقت مقرر ہے. اس دنیا اور جو کچھ ہم کو نظر آتا ہے اور جو اس میں ہے، ان سب کے بارے میں دو بڑے نظریات پائے جاتے ہیں. ایک تو یہ کہ یہ سب کچھ ایسے ہی بس اچانک بن گیا، اور ایک ری ایکشن ہے جو ہوتا چلا جا رہا ہے اور جسٹ فار انجوائمنٹ ہے، کھیل کود کے لیے ہے، بے مقصد ہے. اور دوسرا کیا ہے کہ یہ سب کچھ با مقصد ہے. ان دو میں سے انسان جو بھی چاہے نظریہ اپنا لے، جو بھی چاہے طریقہ اختیار کر لے. اب ذرا دونوں کو سامنے رکھ کے نتائج دیکھیے کہ نتائج کیا ہو سکتے ہیں. پہلی بات تو یہ ہے کہ سب چیزوں کو چھوڑ کر کسی بھی ایک چیز کو آپ لیجئے، مثلا یہ قلم ہے تو یہ ایک بے مقصد چیز ہے، ایسے بنا دی گئی. آپ دیکھیں خوش ہو، واہ کیا سبز رنگ بھی ہے، سفید بھی ہے تھوڑا سا. نہیں، یہ صرف خوش ہونے کے لیے نہیں ہے، یہ استعمال کرنے کے لیے. اور استعمال بھی ایسا نہیں کہ کسی کو مارنے کوٹنے کے لیے، بلکہ لکھنے کے لیے. لیکن آپ ایک دیہات میں جہاں بچوں نے کبھی قلم یا پین کی شکل نہیں دیکھی، استعمال نہیں کیا، جو جانتے نہیں کہ یہ کیا ہے، تو اگر آپ ان کے ہاتھ میں یہ دیں، ایک بے قدر انسان کے ہاتھ میں دیں، تو وہ اس سے کیا کرے گا؟ یہ پھینک دے گا یا ایسے مس یوز کرے گا. بالکل اسی طرح جو لوگ اس پوری کائنات کا مقصد وجود نہیں جانتے، نہیں سمجھتے، یا تو اس کو مس یوز کر رہے ہیں یا اس کو چھوڑ کے بیٹھ گئے، وہ ایک طرف اور ہم ایک طرف جا کے عبادت کریں، یا اسی طرح کوئی اور غلط طریقہ انہوں نے اختیار کر رکھا ہے. اس کے برعکس وہ لوگ جو اس زندگی کو، اس دنیا کو، اس کائنات کو بامقصد سمجھتے ہیں، حق کے ساتھ سمجھتے ہیں، ایک پروگرام کے تحت سمجھتے ہیں، ان کا نظریہ پہلوں سے بالکل مختلف ہے. نہ تو وہ اس کو چھوڑ کے بیٹھیں گے کہ دنیا ایک طرف پڑی رہے اور وہ ایک طرف منہ کر لیں، نہیں، نہ ہی وہ اس کو مس یوز کریں گے، اور نہ ہی وہ بے مقصد سمجھیں گے اس کو، اور نہ ہی یہ سمجھیں گے کہ یہ سب بنا اور ختم ہو جائے گا اور بے نتیجہ ہے. وہ یقین رکھتے ہیں، ایمان رکھتے ہیں کہ بنانے والا بڑا عقل مند ہے. ان سب چیزوں کے بنانے کا ایک مقصد ہے، خود انسان کا بھی ایک مقصد ہے. پھر ہر چیز اپنے انجام کو پہنچتی ہے، یہاں آ کر جانے والے اپنے اپنے اعمال کے انجام کو پہنچیں گے، اور اس میں ہر ایک کو اس کی اچھائی اور برائی دیکھنا ہوگی. جو پہلا نظریہ ہے کہ بیکار ہے، بے مقصد ہے یہ دنیا، اس کے نتیجے میں لوگ انجام کی فکر نہیں کرتے، لہذا ان کا عمل بھی درست نہیں ہو سکتا. دوسرا نظریہ کہ با مقصد ہے، تو وہ اپنا ایک ایک عمل اور ایک ایک کام سوچ سمجھ کے کرتے ہیں، کیونکہ ان کو معلوم ہے کہ اس کا انجام سامنے آنے والا ہے. لہٰذا دونوں کی سوچ، دونوں کے طرز عمل اور دونوں کی دلچسپیوں میں واضح طور پر فرق نظر آتا ہے. فرمایا، ہم نے اس آسمان اور زمین اور ان میں جو کچھ ہے ان سب کو فضول پیدا نہیں کیا. یہ بنانے والا بتا رہا ہے، اور جو جس چیز کا بنانے والا ہوتا ہے وہ زیادہ سمجھتا ہے کہ کوئی چیز کیوں بنائی اس نے. مثلا کسی بھی مشین کو جو آپ نے پہلی دفعہ دیکھی ہو سکتا ہے آپ اس کا نام بھی نہ جانتے ہو، آپ اس کو پہچانتے ہی نہ ہو. بہت سی نباتات جیسے، بہت سی جڑی بوٹیاں آپ گزر رہے ہیں کسی سڑک سے، دائیں بائیں اگی ہوئی ہیں جنگلوں میں، آپ کو پتہ ہی نہیں کہ یہ ہے کیا، نہ آپ اس کے فائدے جانے نہ نقصان جانے. لیکن جو ماہر ہے ان سب چیزوں کا، وہ جانتا ہے کہ اس بوٹی سے کیا بنتا ہے، اس سے کیا فائدہ ہے، یہ کس مرض میں کام آتی ہے. एक साइंटिस्ट की नजर और एक आम इंसान की नजर में कितना बड़ा फर्क होता है, जो समझते हैं ऐसे फालतू फजूल में उगाए हैं सब, वो बारिश हुई बस ये उगाए जमीन से, वो क्या करते हैं ऐसे लोग जो उसको फजूल समझते हैं, सब बूटियों को उठा के जानवरों को खिला देते हैं या फेंक देते हैं या जगह साफ करके कूड़े का ढेर बना के फेंक देते हैं। लेकिन एक साइंटिस्ट उसमें एक एक चीज को एनालाइज करता है, देखता है और उसको कूड़े का ढेर बनाने की बजाय इंसानों की बीमारियों का इलाज समझकर उसे तैयार करके सेल करता है, फायदा उठाता है, मुफीद हकीकी फायदा। बिल्कुल इसी तरह जो लोग ये समझते हैं कि दुनिया ऐसी बेकार बेमकसद है, उसे इस्तेमाल कर रहे हैं और बस फेंक रहे हैं और ऐसे ही वक्त गुजार रहे हैं, जबकि इसके बरक्स जो लोग बामकसद जिंदगी रखते हैं वो अपने एक एक मिनट को इस्तेमाल करते हैं, एक एक लम्हे को जाया होने से बचाते हैं, वो हर वक्त एक तामीरी सोच में रहते हैं, वो इस दुनिया से जन्नत कमाते हैं, यहाँ ऐसे काम करते हैं जिससे इससे बड़ी खुशी उनको आगे जाकर मिले। फर्क हो गया ना दोनों की सोच में, तरीके में और अंजाम में। आमतौर पर आप देखिए कि वो लोग अपने आप को ज्यादा अकलमंद समझते हैं जो ये समझें कि इस मरने के बाद कोई दुनिया नहीं और यही जन्नत है और जो कुछ पाओ बस यही पालो, और उन लोगों को बेवकूफ समझते हैं जो आखिरत के वादों पर यकीन करके इस दुनिया के फायदों से महरूम रखते हैं अपने आप को। तो बात यही है, अगर कोई समझे कि जिसने बनाया इन सब चीजों को वो ज्यादा बेहतर तौर पर जानता है कि क्यों बनाया, किसी भी चीज का खालिक क्रिएटर डिजाइनर मेकर ज्यादा अच्छी तरह समझता है कि उसने कोई चीज क्यों बनाई। मतलब कोई भी नई ईजाद होती है ना तो लोग उससे पूछते हैं कि अच्छा ये आपने कैसे बनाया, क्यों बनाया, इसका क्या फायदा होगा, इसका क्या नुकसान होगा, तो आप उसकी बात पे काम करते हैं। और अगर कोई सामने देखने वाला ऑब्जर्व करने वाला कहे नहीं नहीं इसने ये इसलिए नहीं इसलिए बनाया, तो किसकी बात ज्यादा सच्ची होगी। मतलब आप किसी दुकान पे जाते हैं, वहां को प्रोडक्ट देखते हैं, दुकानदार आपको एक्सप्लेन कर रहा है कि ये ऐसे काम करती है मशीन, इसका ये फायदा है, इसका ये नुकसान है, इसे यूं इसको संभालना है, इसे ये करना है। इतने में एक और ग्राहक आके खड़ा होता है, वो सब तमाशा देख रहा है और वो कहता है नहीं नहीं ये दुकानदार तो झूठ कह रहा है, ये इसलिए नहीं, ये तो खेलने के लिए, आप देखे तो सही यहाँ से उठा के वहां फेंके कितनी उछलेगी। आप किसकी बात को दुरुस्त समझेंगे, उसी की ना जो दुकानदार की, जो उसका मालिक है या बनाने वाला है या जो पेश कर रहा है या जो दिखा रहा है, ना कि एक खिलंडरे इंसान की जो हर चीज को खेल की नजर से देखता है। तो इस दुनिया के बारे में भी दो तरह के नजरियात हैं, दो तरह के लोग पाए जाते हैं, एक हर चीज को एक जर्रे से आसमान कायनात तक को बामकसद समझते हैं और उन सब में एक रब समझते हैं, एक मुसलसल सफर समझते हैं, और दूसरे लोग इसको बेकार खेल तमाशे की चीज समझते हैं। अब सच्ची बात किसकी है, उसकी जिसने बनाने वाले की बात पर यकीन किया, उसकी नहीं जिसने अपने ख्वाहिश नफ्स पर यकीन किया। इस कायनात का बनाने वाला खुद बता रहा है मैंने ये सब कुछ बेकार नहीं बनाया, बामकसद बनाया है। ये तो वो समझते हैं कि बेकार है जिन्होंने कुफर किया, जो मानते नहीं बात, इनकार करने वाले न माने। फवैलुन पस हलाकत है, लिल्लज़ीना कफरू मिनन्नार, उन लोगों के लिए जिन्होंने कुफर किया आग से। एक दिन पता चल जाएगा ऐसा काम करने का कि नतीजा क्या निकलता है। अम नजअलुल्लज़ीना आमनू वअमिलुस्सालिहाति कल्मुफ्सिदीन फिल अर्ध, अब हो गए ना दोनों अलग अलग ग्रुप, मानने वाले और न मानने वाले, इस कायनात को बामकसद समझने वाले और बेमकसद समझने वाले, ईमान लाने वाले और फसाद करने वाले। फरमाया क्या तुम समझते हो कि दोनों का अंजाम भी एक होगा, क्या हम उन लोगों को जो ईमान लाते और नेक काम करते हैं और उनको जो जमीन में फसाद करने वाले हैं बराबर कर देंगे। अम नजअलुल मुत्तकीना कल्फुज्जार, क्या मुत्तकियों को हम फाजिरों जैसा कर देंगे, यानी क्या तुम्हारे नजदीक ये बात माकूल है कि नेक और बद दोनों यकसां हो जाएं? क्या ये सोच दुरुस्त है कि अच्छा और बुरा करने वाले दोनों एक ही अंजाम को पहुंचाए जाएं? ये तो कोई मामूली अकल रखने वाला भी ये नहीं सोच सकता। कहां अल्लाह ताला से तुम ये तवक्को रखो कि नेकों को उनकी नेकी नहीं और बदों को उनको बदी का नहीं, उनको मुत्तकियों जैसा अंजाम दे दे, ये नहीं हो सकता। रोशनी और अंधेरा एक नहीं होता, दिन और रात एक नहीं होता, अच्छा और बुरा एक नहीं होता, अच्छाई और बुराई का अंजाम भी एक नहीं होता। किताबुन, इस बात को समझना है तो इस किताब की तरफ आओ कि किसका अंजाम क्या होगा और इस कायनात का मकसद क्या है। बिल्कुल ऐसे ना जैसे कोई भी प्रोडक्ट बनाने के साथ एक ब्रोशर, एक किताबचा या एक हिदायत नामा आपको मिलता है जिसको देख कर आप उस मशीन को चलाते हैं। अल्लाह ताला ने हमको भेजा और साथ हमारी किताब भेजी कि इस मशीन को और इस कायनात को इसकी रोशनी में चलाओ, اس کے مطابق زندگی بسر کرو، تب اچھی گزرے گی یہاں بھی اور وہاں بھی. کتاب، ایک کتاب، انزلناہ الیک مبارکن، اسے ہم نے آپ کی طرف اتارا ہے، بڑی برکت والی. کیوں اتارا ہے؟ لیتدبروا آیاتہ، تاکہ لوگ اس کی آیات میں غور و فکر کریں. یہ اس آیت کے آنے کا مقصد ہے. وَلِيَتَذَكَّرَ أُولُو الْأَلْبَابِ، اور تاکہ نصیحت پکڑے عقل والے. تو دو کام ہو گئے، لِيَتَدَبَّرُوا اور لِيَتَذَكَّرَ، غور و فکر، آیات کو فالو اپ کریں. دوبر پیچھے کو کہتے ہیں نا، پیٹھ کو پیچھا کریں، ان کا غور کریں اس پر، اور صرف غور کر کے نہ بیٹھ جائیں. کیونکہ ہمارا ایک ٹرینڈ یہ بھی ہے کہ خوب بحث کرو دین میں، بڑے بڑے فلسفے بگارو، اور جب عمل کا وقت آئے سو جاؤ اور نصیحت کچھ نہ پکڑو. یہاں کیا فرمایا؟ لیتدبروا اور پھر ولیتذکر، تاکہ نصیحت پکڑیں، سبق سیکھیں. کون؟ اولو الالباب، عقل والے. سارا بے عقل لوگ تو نہیں سیکھ سکتے. اچھا، یہ برکت والی کتاب کیوں کہا گیا اس کو؟ بڑی برکت والی، یعنی اس کو پکڑتے ہوئے، پڑھتے ہوئے، غور و فکر کرتے ہوئے، اس کے مطابق اپنی زندگی بدلتے ہوئے، کبھی بھی یہ مت سوچو کہ کوئی نقصان ہوگا. یہ بہت برکتوں والی، اس میں نفع ہی نفع ہے، فائدہ ہی فائدہ ہے، خیر ہی خیر ہے، بھلائی بھلائی ہے. اس کی طرف آنے میں کوئی گھاٹا نہیں. جیسے عام طور پر کہتے ہیں نا، یہ گھر ہمارے لیے بڑا مبارک ثابت ہوا، فلاں رشتہ بڑا مبارک ثابت ہوا، فلاں بزنس بڑا مبارک ثابت ہوا. کیا مانا ہوتا ہے؟ کہ فائدہ ہی فائدہ ہوا ہے، ہر لحاظ سے اچھا رہا. تو کتاب بڑی بابرکت ہے، فائدے ہی فائدے ہیں اس کے ساتھ. ایک حرف پڑھ لو تو 10 نیکیاں لگ گئی، سمجھ کے پڑھو تو اور بڑھ گئی، عمل کر لو تو اور خوش قسمتی جاگ اٹھی، سونے پہ سہاگا. فائدہ ہی فائدہ. دنیا کی کسی کتاب کے لیے یہ لفظ نہیں استعمال ہوا کہ بڑی برکتوں والی ہے، جس میں صرف فائدے کی باتیں ہیں تمہارے. اس قرآن کے ساتھ یہ صفت ہے. وآخر دعوانا ان الحمد للہ رب العالمین. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.